بیان نمبر 17 کرامات اولیاء کا ثبوت. حمد باری تعالی. سب خوبیاں اللہ عز و جل کے لیے ہیں جس نے اہل محبت یعنی اپنے اولیاء کرام رحم اللہ تعالی علیہم کے لیے عبادت کا دروازہ خاص کر دیا جس سے وہ پہچانے جاتے ہیں. جب مخلوق سو جاتی ہے تو وہ ان کو اپنے دروازے کی طرف لے آتا ہے اور وہ اس کی بارگاہ میں قیام و سجود میں رات بسر کرتے ہیں. وہ رات کے ابتدائی حصے میں کتنے اچھے انداز میں عبادت کرتے ہیں اور آخری حصے میں کتنے پیارے انداز میں نادم ہوتے ہیں. اگر تو ان کو دیکھے گا تو اس حال میں پائے گا کہ ان کے لیے دروازے کھول دیے گئے اور پردے ہٹا دیے گئے اور انہیں ذات الہی کے مشاہدے کا انعام عطا کیا گیا. یاد رکھو اولیاء اکرام کی سب سے بڑی کرامت اطاعت الہی عز و جل پر ہمیشگی کی توفیق اور معصیت و مخالفت شرع سے محفوظ رہنا ہے. اور قرآن مجید میں حضرت سیدنا مریم رضی اللہ تعالی عنہ کا واقعہ کرامات اولیاء کے اظہار پر شاہد ہے. حالانکہ آپ رضی اللہ تعالی عنہ رسول یا نبی نہ تھیں، چنانچہ اللہ عز و جل ارشاد فرماتا ہے، ترجمہ، جب زکریہ اس کے پاس اس کی نماز پڑھنے کی جگہ جاتے، اس کے پاس نیا رزق پاتے، کہا اے مریم یہ تیرے پاس کہاں سے آیا؟ بولیے وہ اللہ کے پاس سے ہے، بے شک اللہ جسے چاہے بے گنتی دے. سورہ آل عمران. اور اللہ عز و جل حضرت سیدنا مریم رضی اللہ تعالی عنہ سے ارشاد فرماتا ہے، ترجمہ، اور کھجور کی جڑ پکڑ کر اپنی طرف ہلا، تجھ پر تازگی پکی کھجوریں گریں گی. سورہ مریم. انہی کرامات میں سے ایک یہ بھی ہے جو حضرت سیدنا خضر علیہ السلام سے ظاہر ہوئی، یعنی آپ علیہ السلام نے دیوار کو سیدھا کر دیا اور اس کے علاوہ دیگر کئی عجائبات جن کی معرفت حضرت سیدنا خضر علیہ السلام کو حاصل تھی، اور حضرت سیدنا موسیٰ علیہ السلام پر وہ امور عادتاً مخفی تھے. یہ سب کرامات حضرت سیدنا خضر علیہ السلام کے ساتھ خاص تھیں، حالانکہ آپ علیہ السلام نبی نہیں بلکہ ولی تھے. گائیں بول اٹھی. حضرت سیدنا ابو ہریرہ رضی اللہ تعالی عنہ سے مروی ہے کہ سرکار مدینہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے بیان فرمایا، ایک شخص گائیں پر بوجھ اٹھائے اسے ہانکتا جا رہا تھا کہ گائیں اس کی طرف متوجہ ہو کر بزبان فصیح کہنے لگی، میں اس لیے پیدا نہیں کی گئی، مجھے تو کھیتی کے لیے پیدا کیا گیا ہے. زمین سونا بن گئی. حضرت سیدنا حسن بصری رحمت اللہ تعالی علیہ فرماتے ہیں کہ عبدان شہر میں ایک حبشی فقیر تھا جو عام طور پر کھنڈرات میں رہتا تھا. ایک دن میں اپنی ضروریات و حاجات کی تلاش میں نکلا، جب اس نے مجھے دیکھا تو مسکرانے لگا اور اپنے ہاتھ سے زمین کی طرف اشارہ کیا تو دیکھتے ہی دیکھتے وہ زمین چمکدار سونا بن گئی. پھر مجھ سے کہنے لگا، اپنی ضرورت پوری کر لو. میں نے اپنی ضرورت کے مطابق لے لیا، لیکن اس واقعے نے مجھے خوف زدہ کر دیا، اس لیے میں وہاں سے بھاگ کھڑا ہوا. وادی کے پتھر جواہرات بن گئے. حضرت سیدنا ابو یزید رحمۃ اللہ تعالی علیہ سے منقول ہے کہ میرے پاس میرے استاددہ حضرت سیدنا ابو علی سندی رحمۃ اللہ تعالی علیہ تشریف لائے. ان کے ہاتھ میں ایک تھیلی تھی. उन्होंने उसे उंडेला तो उससे जवाहर नमुदार हुए। मैंने अर्ज की, ये मोती आपको कहाँ से मिले? इरशाद फरमाया, मैं यहाँ एक वादी में उतरा तो अचानक चिराग की तरह टमटमाते हुए ये मोती देखे, मैंने इनको उठा लिया। मैंने अर्ज की, जब आप वादी में गए थे तो आपकी कैफियत कैसी थी? उन्होंने इरशाद फरमाया, उस वक़्त मैं इस हाल में नहीं था जिसमें इस वक्त हूँ। सबसे बड़ी करामत। हज़रत सैयदना सहल बिन अब्दुल्ला रहमतुल्लाह ताला अलैह फरमाते हैं, सबसे बड़ी करामत यह है कि तू अपने बुरे अखलाक को अच्छे अखलाक से बदल डाल। मग़फ़रत का परवाना। हज़रत सैयदना ज़ुन्नून मिस्री रहमतुल्लाह ताला अलैह इरशाद फरमाते हैं, मैंने एक नौजवान को देखा जो काबा मुकर्रमा के नज़दीक कसरत से रुकू व सजूद कर रहा था। मैंने उसके पास जाकर कहा, बिलाशोबा तुम कसरत से नमाज पढ़ रहे हो। तो वो कहने लगा, मैं अपने अल्लाह अज़्ज़ल की तरफ से यहाँ से वापस जाने के परवाने का इंतज़ार कर रहा हूँ। हज़रत सैयदना ज़ुन्नून मिस्री रहमतुल्लाह ताला अलैह फरमाते हैं, मैंने देखा कि ऊपर से कागज़ का एक टुकड़ा गिरा जिसमें लिखा हुआ था, ये पैगाम अज़ीज़ व गफ़ार की जानब से अपने सच्चे बंदे की तरफ है। अब तू इस हाल में लौट जा कि तेरे अगले पिछले सारे गुनाह माफ़ कर दिए गए हैं। मुनकरीन करामात भी मान गए। हज़रत सैयदना जाबिर रहबी रहमतुल्लाह ताला अलैह फरमाते हैं कि रब्बा के अक्सर लोग करामात औलिया के मुनकर थे। एक दिन मैं एक दरिंदे पर सवार होकर रब्बा में दाखिल हो गया और पूछा, कहाँ हैं वो लोग जो औलिया इकराम रहमतुल्लाह ताला अलैहिम अजमाइन की करामात को जुटलाते हैं? आप रहमतुल्लाह ताला अलैह फरमाते हैं, इसके बाद वो मेरे बारे में ऐसी यावागोइयों से बाज आ गए, किक्कर के दरख्त से खजूरें। हज़रत सैयदना बकर बिन अब्दुर्रहमान रहमतुल्लाह ताला अलैह फरमाते हैं कि हम एक जंगल में हज़रत सैयदना ज़ुन्नून मिस्री रहमतुल्लाह ताला अलैह के साथ महव सफ़र थे। हमने किक्कर के एक दरख्त के नीचे पड़ाव किया और कहा, यह जगह कितनी उम्दा है, काश इस दरख्त पर तरोताज़ा खजूरें होती। हज़रत सैयदना ज़ुन्नून मिस्री रहमतुल्लाह ताला अलैह मुस्कराने और पूछने लगे, क्या तरोताज़ा खजूरें खाना चाहते हो? इसके साथ ही आपने दरख्त को हरकत देकर कहा, मैं तुझे उस ज़ात की कसम देता हूँ जिसने तुझे पैदा किया और तनावर दरख्त बनाया, हमारी तरफ ताज़ा खजूरें फेंक। फिर आपने उस दरख्त को हिलाया तो उससे वक्तन ताज़ा खजूरें गिरने लगीं। हमने खूब सैर होकर खाई, फिर हम सो गए और बेदार होकर जब हमने दोबारा दरख्त को हरकत दी तो हम पर कांटे गिरे, दायरे से पानी रवां हो गया। एक काफिला हज़रत सैयदना अय्यूब सख्तियानी रहमतुल्लाह ताला अलैह के साथ सफ़र पर था। जब काफिले वाले पैदल चलने से आजिज़ आ गए तो शिद्दत प्यास की वजह से पानी तलब किया। हज़रत सैयदना अय्यूब रहमतुल्लाह ताला अलैह ने उनसे पूछा, क्या तुम मेरे ज़िंदगी में इस राज को पोशीदा रखोगे? उन्होंने कहा, जी हाँ रखेंगे। तो आप रहमतुल्लाह ताला अलैह ने एक गोल दायरा खींचा तो उससे पानी जारी हो गया। उन सब ने जी भर कर पानी पिया। जब काफिला बसरा पहुंचा और हज़रत सैयदना हमाद बिन जैद रहमतुल्लाह ताला अलैह ने यह बात बताई तो हज़रत सैयदना अब्दुल वाहिद बिन जैद रहमतुल्लाह ताला अलैह ने फरमाया, उस दिन मैं भी उनके साथ मौजूद था, दरिंदा भी ताबे हो गया। हज़रत सैयदना सुफियान सूरी रहमतुल्लाह ताला अलैह और हज़रत सैयदना शिबान राई रहमतुल्लाह ताला अलैह दोनों हज के इरादे से निकले तो उनके सामने एक दरिंदा आ गया। हजरत सैयदना सुफयान सूरी रहमतुल्लाह ताला अलैह ने हजरत सैयदना शिबान राय रहमतुल्लाह ताला अलैह से फरमाया कि आप इस दरिंदे को नहीं देख रहे। तो उन्होंने फरमाया डरिए मत। फिर हजरत सैयदना शिबान राय रहमतुल्लाह ताला अलैह ने उसका कान पकड़ कर दबाया तो वो दुम हिलाने लगा। आप रहमतुल्लाह ताला अलैह ने उसकी दुम पकड़ी तो हजरत सैयदना सुफयान सूरी रहमतुल्लाह ताला अलैह ने फरमाया क्या ये शोहरत नहीं? तो उन्होंने जवाब दिया अगर मुझे शोहरत का खौफ ना होता तो मैं अपना ज़ादेरा इसकी पीठ पर रख देता यहाँ तक कि मक्का मुकरमा पहुँच जाता। फुकरा पर सदका ना करने की सज़ा। हज़रत सैयदना जाफ़र बिन तरकान रहमतुल्लाह ताला अलैह फरमाते हैं मैं फुकरा की सोबत में बैठा करता था। एक दफ़ा मुझे एक दिनार मिला तो मैंने इरादा किया कि ये दिनार उन फुकरा को दे दूँ। फिर मेरे दिल में ये ख्याल आया कि शायद मुझे इसकी इनसे ज़्यादा हाजत है। तो अचानक मुझे दांत का दर्द महसूस हुआ। मैंने अपने दांत को जड़ से उखेड़ दिया फिर दूसरा दर्द करने लगा उसको भी जड़ से उखेड़ दिया तो हातिफ़ गैबी से आवाज़ आई अगर तुम इन फुकरा को वो दिनार ना दोगे तो तुम्हारे मुंह में एक दांत भी बाकी ना रहेगा। मैयत ने हाथ पकड़ लिया। हजरत सैयदना अहमद बिन मंसूर रहमतुल्लाह ताला अलैह फरमाते हैं कि मेरे उस्तादा हजरत सैयदना अबू याकूब सूसी रहमतुल्लाह ताला अलैह ने इरशाद फरमाया मैंने अपने एक मुरीद को गुसल दिया तो उसने तख्ता गुसल पर मेरा हाथ पकड़ लिया। मैंने उससे कहा ऐ मेरे बेटे मेरा हाथ छोड़ दे मैं जानता हूँ कि तू मुर्दा नहीं तो तू सिर्फ़ एक घर से दूसरे घर की तरफ मुंतकिल हुआ है। तो उसने मेरा हाथ छोड़ दिया। दरख्त बोल उठा हज़रत सैयदना अबू बकर शिबली रहमतुल्लाह ताला अलैह फरमाते हैं कि मैंने अल्लाह अज़्ज़ वजल से ये अहद किया कि मैं हलाल के सिवा कुछ ना खाऊंगा। एक दिन मैं जंगल से गुज़र रहा था कि मुझे अंजीर का एक दरख्त नज़र आया। मैंने खाने के लिए जूँ ही उसकी तरफ हाथ बढ़ाया तो दरख्त बोल उठा और कहने लगा अपना वादा पूरा करो और मुझसे ना खाओ क्योंकि मेरा मालिक यहूदी है। सब्र करते तो कदमों से चश्मा जारी हो जाता। हज़रत सैयदना अब्दुल्ला बिन हनीफ रहमतुल्लाह ताला अलैह फरमाते हैं कि मैं हज के इरादे से जब बगदाद पहुंचा तो मेरी हालत ये थी कि लगातार 40 दिन तक कुछ ना खाया और ना ही वहाँ हज़रत सैयदना जुनेद बगदादी रहमतुल्लाह ताला अलैह के बारगाह में हाज़िरी दी। फिर मैं एक कुएं पर पानी पीने की गर्ज से गया तो वहाँ एक हिरन को कुएं के ऊपर देखा जो कि पानी पी रहा था। मैं भी बहुत प्यासा था। जब मैं हिरन की जगह कुएं के करीब हुआ तो वो मुझे देखकर भाग गया। जब मैंने कुएं में देखा तो पानी कुएं में नीचे तक था कि निकाला नहीं जा सकता था। तो मैं ये कहते हुए चल दिया कि ऐ मेरे मालिक को मौला अज़्ज़ा वजल मेरा मर्तबा इस हिरन के बराबर भी नहीं। तो मुझे पीछे से निदा दी गई हमने तुझे आजमाया था लेकिन तूने सब्र ना किया अब वापस जा और पानी पी ले। जब मैं वापस गया तो कुआं वाकई पानी से भरा हुआ था। मैंने अपना मशकीज़ा भी भर लिया और शहर जाते हुए इसी से पानी भी पीता रहा और वुज़ू भी करता रहा लेकिन वो ख़त्म ना हुआ। जब मैं खूब सैराब हो गया तो गैब से एक आवाज़ सुनी हिरन तो बग़ैर मशकीज़े और रस्सी के साथ आया था लेकिन तुम मशकीज़े के साथ आए हो। जब मैं हज से लौट कर आया और जामिया मस्जिद में दाखिल हुआ तो जो ही हज़रत सैयदना जुनेद बगदादी की नज़र मुझ पर पड़ी तो उन्होंने इरशाद फरमाया अगर तुम लम्हा भर भी सब्र करते तो तुम्हारे कदमों से चश्मा जारी हो जाता। ऊँट जिंदा हो गया। حضرت سیدنا محمد بن سعید بصری رحمۃ اللہ تعالیٰ علیہ فرماتے ہیں کہ میں بصرہ کے راستے میں پیدل چل رہا تھا کہ میں نے ایک عربی کو اپنے اونٹ کو ہانگتے ہوئے دیکھا۔ میں اس کی طرف متوجہ ہوا تو کیا دیکھتا ہوں کہ اچانک اونٹ گر کر مر گیا اور وہ شخص اور کھجاوا گر گیا، اور وہ عربی اللہ عزوجل کی بارگاہ میں عرض کرنے لگا، اے تمام اسباب کو پیدا کرنے والے اور ہر طلبگار کی طلب کو پورا کرنے والے، مجھے اسی حالت پر لوٹا دے۔ تو کیا دیکھتا ہوں کہ وہ اونٹ دوبارہ اٹھ کھڑا ہوا اور وہ شخص اور کھجاوا بھی اس کے اوپر ہو گیا۔ حضرت سیدنا خضر علیہ السلام کا کھانا کھلانا۔ حضرت سیدنا ابو بکر حمدانی رحمۃ اللہ تعالیٰ علیہ فرماتے ہیں کہ ایک دفعہ میں کچھ کھائے پیے بغیر حجاز کے جنگل میں 40 دن رہا، پھر ایک دن مجھے گرم ساگ اور روٹی کھانے کی خواہش ہوئی تو میں نے اپنے دل میں کہا، میں جنگل میں ہوں، میرے اور عراق کے درمیان طویل مسافت ہے۔ ابھی میری بات بھی پوری نہ ہوئی تھی کہ میں نے ایک عربی کو دور سے یہ ندا دیتے ہوئے سنا، اے گرم ساگ اور روٹی کے خواہش مند۔ میں نے اس کے پاس جا کر پوچھا کہ آپ کے پاس گرم ساگ اور روٹی ہے؟ اس نے جواب دیا، جی ہاں۔ پھر اس نے چادر بچھا کر روٹی اور ساگ نکالا اور مجھے کھانے کو کہا، میں نے کھا لیا۔ اس نے پھر کہا، مزید کھائیے۔ میں نے پھر کھا لیا۔ اس نے تیسری بار کھانے کو کہا تو میں نے کھا لیا، لیکن جب چوتھی مرتبہ اس نے کہا تو میں نے اس سے پوچھا، اس ذات کی قسم جس نے آپ کو میرے پاس بھیجا، آپ کون ہیں؟ تو اس نے جواب دیا، میں خضر علیہ السلام ہوں۔ پھر وہ غائب ہو گیا، اس کے بعد میں ان کی زیارت نہ کر سکا۔ ولی کی حفاظت کا خدائی انتظام۔ حضرت سیدنا ابراہیم خواص رحمۃ اللہ تعالیٰ علیہ فرماتے ہیں کہ سفر مکہ کے دوران رات کے وقت میرا گزر ایک ویران کھنڈر سے ہوا۔ اس میں ایک بہت بڑا درندہ دیکھ کر میں ڈر گیا۔ اچانک غیب سے ایک آواز آئی، ثابت قدم رہو، کیونکہ تمہارے ارد گرد حفاظت کے لیے 70,000 فرشتے موجود ہیں۔ فرما بردار گدا۔ حضرت سیدنا ایوب حمال رحمۃ اللہ تعالیٰ علیہ فرماتے ہیں کہ حضرت سیدنا ابو عبداللہ دہلمی رحمۃ اللہ تعالیٰ علیہ جب سفر میں کسی جگہ ٹھہرتے تو اپنے گدھے کے کان میں فرمایا کرتے، میں تجھے باندھنا چاہتا تھا لیکن اب نہیں باندھوں گا، بلکہ تجھے اس صحرا میں بھیج رہا ہوں تاکہ تو گھاس کھا لے، لہذا جب ہم یہاں سے کوچ کا ارادہ کریں تو واپس آ جانا۔ جب روانگی کا وقت ہوتا تو وہ گدھا حقیقتاً آپ کے پاس واپس آ جاتا، ریت ستو بن گئی۔ حضرت سیدنا آدم بن ابی ایاس رحمۃ اللہ تعالیٰ علیہ ارشاد فرماتے ہیں کہ میں اسکلان میں تھا اور ہمارے پاس ایک نوجوان شخص آتا، ہمارے پاس بیٹھتا، گفتگو کرتا رہتا، اور جب ہم فارغ ہوتے تو نماز پڑھنے لگ جاتا۔ اس نے ایک دن ہمیں الوداع کہتے ہوئے کہا، میں اسکندریہ جا رہا ہوں۔ میں بھی اس کے ساتھ نکل پڑا اور اس کو کچھ درہم دیے، لیکن اس نے لینے سے انکار کر دیا۔ جب میں نے اس کو مجبور کیا تو اس نے اپنے مشکیزے میں مٹھی بھر ریت ڈال کر اوپر سے سمندر کا پانی ڈال دیا، پھر مجھے کہا، کھاؤ۔ میں نے دیکھا تو یہ انتہائی لذیذ اور میٹھے ستو تھے۔ اس نے کہا، جس کی حالت ایسی ہو اسے درہموں کی کیا ضرورت ہے؟ پھر اس نے چند اشعار کہے جن کا مفہوم یہ ہے، دل میں کوئی جگہ ایسی نہیں جو محبوب کے علاوہ کسی کی محبت کے لیے خالی ہو، میرا سوال اور امیدیں و مراد سب وہی میرا حبیب ہے، جب تک میں زندہ ہوں میری زندگی اسی کے لیے ہے، جب کبھی کوئی بیماری میرے دل پر اتری تو اس کے علاوہ اس بیماری کا علاج کسی نے نہ کیا۔ پیارے پیارے اسلامی بھائیوں، جب ایک قوم پر عنایت باری تعالیٰ کی ہوا چلی تو اس نے ان کی جہالت و غفلت سے مرے ہوئے دلوں کو زندہ کر دیا، ان کو توفیق کے پیالے میں پاکیزہ شراب سے سراب کیا تو ان کی ارواح میں خوشی و مسرت کے آثار نمودار ہو گئے اور وجد و راحت کا اثر چمک اٹھا۔ انہوں نے دنیا کو نگاہ عبرت سے دیکھا تو اس حقیقت کو پا لیا کہ یہاں کوئی حقیقی گھر نہیں، اور انہوں نے دولت و اقدار کی بجائے آخرت کی تیاری میں جلدی کرنے کو غنیمت جانا۔ ان کے دن روزے میں اور راتیں ذکر و اذکار میں گزریں۔ جب غافل نیند سے لطف اندوز ہو رہے ہوتے تو وہ اللہ عز و جل سے مناجات میں مشغول رہتے، اللہ عز و جل نے ان کو اپنی رضا عطا کی تو انہوں نے اس کی محبت کو ہر شے پر ترجیح دی۔ اس نے ان کو محبت کے پیالے سے سراب کر کے رات کی تنہائی میں ان پر تجلی فرمائی تو وہ اس کے مشاہدہ اور دیدار سے لطف اندوز ہوئے۔ پھر محبوب نے ان کو ندا دی، اے میرے محبوب بندوں، میرے دروازے پر آ جاؤ، میں نے تمہارے لیے حجاب اٹھا کر جنت کے دروازے کھول دیے ہیں، اور تم میں سے ہر ایک کو اس کی من مانتی مرادیں عطا کر دی ہیں۔ وصلی اللہ علی سیدنا محمد وآلہ وصحبہ وسلم تسلیما دائما الى یوم الدین۔